मलाई संसार देखाउने दृष्टि हो, लाखौं तारा एउटै हुन् पूर्णिमाको जुन, उनी बिना एक पालनीमा बाँच नै सक्दिन, यो संसारमा मैले मन पराएको मुनि मात्रै हुन्, जीवनकी सृष्टि हुन् मलाई संसार देखाउने दृष्टि हुन्, लाखौं तारा एउटै हुन् पूर्णिमाको जुन, उनी बिना एक पालनीमा बाँच नै सक्दिन, यो संसारमा मैले मन पराएको मुनि मात्रै हुन्, उनी बिना एक पालनीमा बाँच नै सक्दिन, यो संसारमा मैले मन पराएको मुनि मात्रै हुन्, मैले माया उनलाई नै दिनेछु, लाखौं तारा एउटै हुन् पूर्णिमाको जुन, उनी बिना एक पालनीमा बाँच नै सक्दिन, यो संसारमा मैले मन पराएको मुनि मात्रै हुन्, उनी बिना एक पालनीमा बाँच नै सक्दिन, यो संसारमा मैले मन पराएको मुनि मात्रै हुन्, धरती पात्र उन्दरी म छोड्दिन, उनलाई छोडी कैन मन पराएको हुनी मात्रै हुन्, उन्दरी म जति खाँचो दातालाई जुनाइको त्यति खाँचो छामालाई हुनाइको लाखौँ तारा एउटै हुन पूर्णिमाको जुन उनी बिना एक पालनीमा बाँच्नै सक्दैन यो संसारमा मैले मन पराएको उनी मात्रै हुन् रातालाई जुनाइको त्यति खाँचो छामालाई उनाइको लाखौँ तारा एउटै हुन् पूर्णिमाको जुन उनी बिना एक पालनीमा बाँच्नै सक्दैन यो संसारमा मैले मन पराएको उनी मात्रै हुन् उनी बिना एक पालनीमा बाँच्नै सक्दैन यो संसारमा मैले मन पराएको उनी मात्रै हुन् कसम खाएको छु मैले